कुर्सी लाके रखेगा। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुह। अल्हम्दुलिल्लाहि रब्बिल आलमीन वस्सलातु वस्सलामु अला अशरफिल अंबियाई व सय्यदिल मुरसलीन नबीना मुहम्मदिन व अला आलिही व सहबिही अजमाईन व मन तबियहुम बिहसानिन इला यौमिद्दीन। औजु बिल्लाहि समील अलीम मिनश शैतानिर रजीम मिन हमज़िही व नफ़्ही व नफ़्सी बिस्मिल्लाहिर रहमानिर रहीम। لقد كان لكم في رسول الله اسوة حسنة। سب سے پہلے ہر قسم کی حمد و ثنا، عظمت اور بزرگی، کبریائی اور بڑائی اللہ رب العزت کے لیے لائق اور زیبا ہے، جس نے ہم کو اسلام جیسی عظیم دولت سے سرفراز کیا، اپنے پیارے نبی محمد الرسول اللہ صلی اللہ علیہ وسلم کی رسالت کا کلمہ پڑھنے والا بنایا۔ اللہ تعالیٰ کا بہت بہت احسان ہے کہ اس نے ہم کو اس عظیم نبی کے امتی ہونے کا شرف بخشا، جس کے بارے میں اللہ رب العالمین نے قرآن مجید میں فرمایا انک لعلی خلق عظیم، کہ اے اللہ کے نبی صلی اللہ علیہ وسلم، بے شک آپ اخلاق کے بہترین درجے پر فائز ہیں۔ ہمارے لیے بہت بڑے شرف اور بہت بڑی سعادت کی بات ہے کہ اللہ رب العالمین نے ہم کو اس نبی کا امتی بنایا، جس نبی کے بارے میں خود اس نے اپنی زبان سے یہ فرمایا انا سید ولد آدم، کہ میں آدم کی اولاد کا سردار ہوں، میں کائنات میں پیدا ہونے والے تمام انسانوں کا سردار ہوں۔ ولا فخر، لیکن یہ بات میں کسی فخر کی بنیاد پر نہیں کہہ رہا۔ اللہ رب العالمین نے بہت بڑا احسان ہم پر کیا ہے کہ ہم کو اپنے پیارے نبی کے امتی ہونے کا شرف بخشا ہے، اور اس زندگی میں ہمارے لیے جو سب سے گہرا، سب سے بڑا، سب سے عظیم تر اور سب سے اعلیٰ رشتہ ہے، وہ ہمارا اپنے نبی کے ساتھ رشتہ ہے۔ ایک نبی کا امت کے ساتھ جو تعلق ہوتا ہے، ایک امتی کا نبی کے ساتھ جو تعلق ہوتا ہے، وہ دنیا کے ہر تعلق سے زیادہ عظیم ہوتا ہے، ہر رشتے سے زیادہ گہرا ہوتا ہے، ہر تعلق سے زیادہ مضبوط ہوتا ہے۔ اللہ رب العالمین نے قرآن مجید میں فرمایا ان نبی اولا بالمومنین من انفسہم، کہ نبی مومنوں پر ان کی اپنی ذات سے بھی زیادہ حق رکھتے ہیں۔ نبی کا حق ایمان والوں پر ان کی اپنی ذات سے زیادہ ہے، یعنی جتنا ایک ایمان والے کا اپنی ذات پر حق نہیں ہے، اس سے زیادہ حق نبی کا ایمان والوں پر ہے۔ اللہ تعالیٰ کا بہت بڑا احسان ہے کہ اس نے ہم کو ایسے عظیم نبی کے امتی ہونے کا شرف بخشا ہے، اور اللہ تعالیٰ کی اس احسان کی شکر گزاری کا تقاضا یہ ہے کہ ہم اللہ کے نبی صلی اللہ علیہ وسلم سے اپنے تعلق کو دنیا کے ہر تعلق کے اوپر رکھیں۔ اللہ کے نبی صلی اللہ علیہ وسلم سے ہمارا واسطہ دنیا کے ہر واسطے سے گہرا ہونا چاہیے، جیسا کہ صحابہ کرام کا واسطہ تھا، اور جب تک کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کے ساتھ جو ہمارا رشتہ ہے، اللہ کے نبی صلی اللہ علیہ وسلم کے ساتھ جو ہمارا تعلق ہے، اللہ کے رسول صلی اللہ علیہ وسلم کے ساتھ جو ہماری وابستگی ہے، یہ تعلق جب تک دنیا کے ہر تعلق سے گہرا نہ ہو جائے، ہمارا ایمان کامل نہیں ہو سکتا ہے۔ اس لیے آپ دیکھیے کہ اللہ کے رسول صلی اللہ علیہ وسلم نے فرمایا کہ وہ شخص ایمان والا نہیں ہو سکتا جب تک کہ کوئی شخص اپنے باپ سے، اپنے بیٹے سے، اپنی زندگی کے ہر رشتے سے زیادہ مجھ سے محبت نہ کرنے لگے۔ اور اللہ کے نبی صلی اللہ علیہ وسلم سے یہ محبت کیسے پیدا ہوگی؟ دیکھیے، دنیا میں دو طرح کے رشتے ہماری زندگی میں ہوتے ہیں۔ ایک رشتہ وہ ہوتا ہے جس کی محبت اللہ تعالیٰ نے نیچرل طریقے سے ہمارے دل کے اندر ڈال دی ہے، فطری محبت، ایک فطری جذبہ، جیسا ایک ماں کو اپنے بچے کے ساتھ جو محبت ہوتی ہے، وہ محبت فطری اور نیچرل محبت ہے، اس کو گین کرنے کی کوشش نہیں کرنی پڑتی ہے۔ وہ محبت جو ایک بھائی کو بھائی سے ہوتی ہے، ایک بیٹے کو باپ سے ہوتی ہے، انسان کو اپنے خاندان سے ہوتی ہے، وہ محبت ایک فطری محبت ہے، اس کو حاصل نہیں کرنا پڑتا ہے۔ لیکن امتی کی جو نبی سے محبت ہوتی ہے، اس کو حاصل کرنا پڑتا ہے، उसको गेन करना पड़ता है, उसके लिए मेहनत करनी पड़ती है। और अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत अगर हम अपने दिलों में पैदा करना चाहते हैं, और ये मोहब्बत जो कयामत के दिन हमारा बेड़ा पार लगाने वाली है, अल्लाह के नबी की मोहब्बत जो हमारे ईमान को मजबूत करने वाली है, बल्कि जिसके सहारे पर हमारा ईमान खड़ा होने वाला है, वो मोहब्बत हमारे दिलों में कब पैदा होगी? जब हम अल्लाह के नबी सल्लम की सीरत से दुरुस्त तरीन वाकफियत रखेंगे। किसी आदमी से ये मुतालबा किया जाए कि तुम अल्लाह के नबी को जाने बगैर अल्लाह के नबी सल्लम से मोहब्बत करने लगो, तो ये मुतालबा बहुत गैर फितरी होगा कि एक शख्स जो अल्लाह के नबी सल्लम को जानता नहीं है, उससे ये मुतालबा किया जाए कि तुम अल्लाह के नबी सल्लम से मोहब्बत करो। ऐसा नहीं हो सकता। अगर आप चाहते हैं कि आपके दिल में प्यारे नबी मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत पैदा हो जाए, तो ये मोहब्बत बगैर अल्लाह के नबी सल्लम को जाने, बगैर अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को पहचाने, बगैर अल्लाह के नबी सल्लम की सीरत का मुताला किए हुए पैदा ही नहीं हो सकती है। और आप जितना अल्लाह के नबी सल्लम को जानते जाएंगे, जितना अल्लाह के नबी को पहचानेंगे, जितना अल्लाह के नबी सल्लम की सीरत का इल्म हासिल करेंगे, जितना आप अल्लाह के नबी सल्लम के जिंदगी के हालात और वाकयात को समझेंगे, उतना आपके दिल में अल्लाह के नबी सल्लम से मोहब्बत बढ़ती चली जाएगी। और अगर अल्लाह ताला ने तौफीक दे तो इंशाल्लाह आप ईमान के उस मरहले पे पहुंचेंगे कि आदमी को अल्लाह के नबी सल्लम से अपनी जान से भी ज्यादा मोहब्बत हो जाए। आज के हमारे दर्स का मौजू है अल्लाह के नबी सल्लम की सीरत का मुताला क्यों करना चाहिए, अल्लाह के नबी सल्लम की सीरत से वाकफियत क्यों जरूरी है, अल्लाह के नबी सल्लम की सीरत की नॉलेज क्यों जरूरी है। और इस सवाल का सबसे पहला जवाब यही है कि अल्लाह के नबी सल्लम के उम्मती होने की हैसियत से सिर्फ जबान से मोहम्मद रसूलुल्लाह बोल देना काफी नहीं है। अल्लाह के नबी से एक उम्मती का जो ताल्लुक होता है, वो महज कोई लफ्जी ताल्लुक नहीं होता, वो कोई जज्बात से आरी ताल्लुक नहीं होता, वो कोई खोखला ताल्लुक नहीं होता है, बल्कि वो जज्बात से पुर एक ताल्लुक होता है। अल्लाह के नबी सल्लम से एक इमोशनल रिलेशन एक उम्मती का होना चाहिए, और ये इमोशनल रिलेशन अल्लाह के नबी सल्लम से इस्टेब्लिश नहीं होगा अगर बंदे को अल्लाह के नबी सल्लम की सीरत का दुरुस्त इल्म नहीं है। तो अगर उसने अल्लाह के नबी की जिंदगी के बारे में नहीं पढ़ा, अल्लाह के नबी सल्लम की जिंदगी की मालूमात हासिल नहीं की, तो जबान से गर्चे उसने मोहम्मद रसूलुल्लाह का कलमा पढ़ लिया है, लेकिन अल्लाह के नबी सल्लम की रिसालत पर ईमान लाने के तकाजे वो पूरे नहीं कर सकता। अल्लाह के नबी सल्लम से जैसा जान निसारी का जज्बा अल्लाह के नबी सल्लम के लिए दरकार है एक ईमान वाले से, जैसे फिदाकारी का जज्बा दरकार है, जैसा जज्बा अल्लाह के नबी सल्लम पर निछावर हो जाने वाला दरकार है, वो मोहब्बत, वो ताल्लुक जो सहाबे किराम की मोहब्बत थी, जो ताल्लुक सहाबे किराम का ताल्लुक था कि अपनी जान, माल, इज्जत, आबरू, बच्चे, बीवियां, खानदान, सब कुछ अल्लाह के नबी सल्लम पर कुर्बान करने के लिए तैयार थे, आप ताल्लुक की उस ऊंचाई को पहुंच नहीं सकते, आप मोहब्बत की उस मेयार को पहुंच नहीं सकते अगर आपने अल्लाह के नबी सल्लम की सीरत का, अल्लाह के नबी सल्लम की पाक जिंदगी का, अल्लाह के नबी सल्लम की हयात तय्यबा का दुरुस्त इल्म, सही नॉलेज और सही सोर्स से उसको हासिल नहीं किया है। तो ये सबसे पहला जवाब है इस बात का कि हमको अल्लाह के नबी की सीरत का इल्म क्यों हासिल करना है। और आप देखिए, ये अगर आज के हमारे मुआशरे में दीन से दूरी, गुनाहों में आलूदगी जो हमारे मुआशरे की है, और मुख्तलिफ किस्म की बेदीनी की जो फितने हैं, इन फितनों का अगर तज्जिया किया जाए, और ये सवाल किया जाए कि मुआशरे में ऐसी बेदीनी क्यों है, जहालत क्यों है, दीन से दूरी क्यों है, तो इसके जो बहुत सारे जवाब होंगे उसमें से एक बहुत बुनियादी जवाब यह है कि हमारे मुआशरे में एक आम मुसलमान को अल्लाह के नबी सल्लम की सीरत का जैसा इल्म होना चाहिए था वैसा इल्म नहीं है। हम अपने नबी सल्लम की रिसालत का कलमा तो पढ़ते हैं, हम आपकी मोहब्बत में जज्बाती नारे तो लगा सकते हैं, हम अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की नाते तो गुनगुना करके पढ़ सकते हैं, हम बड़े बड़े होर्डिंग्स लगा करके अल्लाह के नबी सल्लम की मीलाद का जश्न मना लेंगे, हम खीर खा लेंगे, हम सारे जो दुनियावी मजाहिर है वो तो हम करते हैं, लेकिन अल्लाह के नबी सल्लम की सीरत का बुनियादी इल्म भी आज हमारे नौजवान को नहीं। बुनियादी इल्म की बात कर रहा हूँ, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की सीरत के बारे में बेसिक मालूमात भी हमारे नौजवान को नहीं है। तो कुरान से दूरी जिस तरह हमारे माशरे में बेदीनी का एक बहुत बड़ा बुनियादी सबब है, उसी तरह अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की सीरत से दूरी भी एक बहुत बड़ा और बुनियादी सबब है माशरे के अंदर बेदीनी के फितनों का। और इस बेदीनी के फितने का अगर इलाज करना है, देखिए जितना दो चीजें हैं ना जो आपस में एक दूसरे के साथ लाजिम और मलजूम है, एक ये कि अगर आपको अल्लाह के नबी सल्लम से सच्ची मोहब्बत है, गौर से सुनिए इस बात को, अगर आपको अल्लाह के नबी सल्लम से सच्ची मोहब्बत है तो इसका लाजिमी तकाजा यह है कि आप अल्लाह के नबी सल्लम के बारे में, आपकी सीरत के बारे में, आपकी हयात तैयबा के बारे में ज्यादा से ज्यादा मालूमात हासिल करने की कोशिश करेंगे। आपके दिल में शौक होगा कि आप अपने नबी की जिंदगी को पढ़ें, आप अपने दिन और रात नबी सल्लम की सीरत के साथ गुजारें, आप उठें और बैठें अल्लाह के नबी सल्लम की जिंदगी के साथ, अपने इर्द गिर्द आप सीरत की खुशबू महसूस करें। या आप देखिए यही होता है ना, दुनिया में आदमी जिस चीज से मोहब्बत करता है, जिस शख्सियत से मोहब्बत करता है, उसके बारे में बारीक से बारीक मालूमात हासिल करने की कोशिश करता है। हमारी जिंदगी में आज फिल्म इंडस्ट्रियों से ताल्लुक रखने वाले सेलिब्रिटीज की इतनी अहमियत है कि वो मौज बढ़ा लें तो वो भी अखबार में एक न्यूज बन करके रह जाती है। उनका किसी या बच्चा पैदा हो जाए, बच्चा कोई एक लफ्ज जबान से निकाल दे तो वो भी जो गॉसिप की अलग अलग मैगजीन्स आती हैं उसमें भी एक मौजू बन जाता है। वो शादी कर रहे हैं और उनकी शादी का जोड़ा कितने का है और उनकी शादी पे खर्च कितना आया और उनके अफेयर्स किसके किसके साथ चल रहे हैं। और आप देखते हैं कि दुनिया भर में हर अदाकार का एक फैन क्लब होता है और वो एक एक हरकत पर अपने जिसका वो फैन होता है उस अदाकार के एक एक हरकत पर निगाह रखे रहता है। ये इंसान की नफसियात है कि इंसान जिससे मोहब्बत करता है उसकी जिंदगी की बारीक से बारीक तफसीलात को मालूम करने की ना सिर्फ दिलचस्पी रखता है बल्कि इंसान अपनी जिंदगी को अपने महबूब की जिंदगी के सांचे में ढालने की कोशिश करता है। कोई अदाकार साफा पहन लेता है तो हमारे नौजवान साफा पहनते नजर आते हैं, कोई अदाकार जिस तरह के बाल रखता है तो ऐसा बाल रखने लगते हैं, वो अगर दाढ़ी रख लेगा तो वैसी दाढ़ी छोड़ देते हैं, वैसे कपड़े उसकी तरह पहनने लगते हैं। तो इंसान जिससे मोहब्बत करता है उसकी जिंदगी की तफसीलात मालूम करने की कोशिश करता है और खुद को उसकी जिंदगी के सांचे में ढालने की कोशिश करता है। आज हमारे नौजवान जो सुन्नतों से दूर है उसकी वजह यह कि वो सीरत से दूर है। सुन्नत से दूरी असल में सीरत से दूरी का नतीजा है और सीरत से दूरी असल में इस बात की अलामत है कि हम जबान से कितना भी अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत की दावेदारी कर लें, नबी सल्लल्लाहु अलैहि वसल्लम की सच्ची मोहब्बत हमारे दिलों के अंदर नहीं पाई जाती। अगर मोहब्बत सच्ची होगी, अगर अल्लाह के नबी सल्लम के साथ ताल्लुक इखलास पर मबनी होगा, अगर अल्लाह के नबी सल्लम से मोहब्बत दिल की गहराइयों से है तो इसका लाजमी तकाजा यह है कि हम अल्लाह के नबी सल्लम की सीरत को पढ़ें, अल्लाह के नबी की जिंदगी के वाकयात को पढ़ें, अल्लाह के नबी सल्लम के अखलाक करीमाना को पढ़ें, अल्लाह के नबी सल्लम की जिंदगी के शबो रोज को पढ़ें। और बल्कि ईमान वाले बंदे की जिंदगी का तो माहौल ऐसा होना चाहिए कि गोया वो सुबह शाम अपने नबी के साथ उठ और बैठ रहा है, अपने नबी के साथ कभी वो बदर की जंग में शिरकत कर रहा है, कभी उहद की जंग में शिरकत कर रहा है, कभी अल्लाह के नबी के साथ फतेह मक्का के मौके पर अल्लाह के नबी सल्लम का अलम थापे हुए है, और कभी ग़ज़वे तबूक में अल्लाह के नबी सल्लम के साथ वो कूच कर रहा है, लंबे लंबे रास्ते तय कर रहा है, और कभी किसी जंग में सीना खोल करके अल्लाह के नबी सल्लम के सामने खड़ा हो गया है तीर की बारिशों में। एक ईमान वाला बंदा फिजिकली तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के साथ नहीं रह सकता ना, फिजिकली अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के साथ रहने की सआदत तो सहाबे किराम को मिली, लेकिन मेंटली और जहनी तौर पे अगर आप अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की रिफाकत चाहते हैं, आप जहनी तौर पे अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की सोहबत चाहते हैं, तो उसका तरीका क्या है? उसका तरीका यह है कि आप अपने आप को अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की सीरत के रंग में रंग लें। आप सुबह शाम अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की सीरत का मुताला करें कि आपका जिस्म तो यहां 2020 में हो लेकिन आपकी रूह जो है, आपकी आपका जहन और आपका दिमाग जो है वो अल्लाह के नबी सल्लम के साथ अल्लाह के नबी सल्लम की जिंदगी का सफर करो। सीरत बोलते ही सफर को है, सीरत का मतलब होता है सफर करना, क्योंकि अल्लाह के नबी सल्लम की जिंदगी के सफर की दास्तान है और सीरत पढ़ने वाला अल्लाह के नबी सल्लम की जिंदगी का सफर कर रहा होता है, इसलिए सीरत को सीरत कहा जाता है। तो सबसे पहला जवाब हमारा यही है कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की सीरत का मुताला क्यों जरूरी है, ताकि हम उम्मती होने की हैसियत से अपना दिल अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम से वैसे जोड़ सकें جیسا کہ اللہ کے نبی صلی اللہ علیہ وسلم سے دل جوڑنا چاہیے، اللہ کے نبی سے ویسا تعلق بحال کر سکیں جیسا تعلق اللہ کے نبی سے ہونا چاہیے، یہ پہلا جواب ہے. دوسرا جواب، اللہ کے نبی کی سیرت کیوں پڑھنی چاہیے؟ اللہ کے نبی صلی اللہ علیہ وسلم کی سیرت اس لیے پڑھنی چاہیے کیونکہ بغیر اللہ کے نبی صلی اللہ علیہ وسلم کی سیرت پڑھے ہوئے آپ قرآن کو درست طریقے سے نہیں سمجھ سکتے. کیوں نہیں سمجھ سکتے؟ کیونکہ سیرت یہ قرآن کا شان نزول ہے، اور آیتوں کو سمجھنے کے لیے ضروری ہے کہ ان کے شان نزول سے آپ واقف ہوں. دیکھیں، قرآن مجید بہت یونیک اور بہت منفرد کتاب ہے. قرآن مجید کوئی عام مصنفین کی لکھی ہوئی کتاب نہیں ہے کہ آپ کوئی کتاب اٹھاتے ہیں، اس کی فہرست پر نظر کرتے ہیں، کتاب پڑھنا شروع کرتے ہیں، ختم کرتے ہیں اور مصنف کی مراد اور مطلوب تک کے پہنچ جاتے ہیں. قرآن ایسی کتاب نہیں ہے. قرآن ایک عظیم کتاب ہے، ایک منفرد کتاب ہے. قرآن کیا ہے؟ قرآن اللہ تعالیٰ کی تقریریں ہیں، قرآن اللہ تعالیٰ کے خطابات ہیں، اور ان یہ خطابات ایک خاص پس منظر میں نازل ہوئے ہیں. ہے نا، قرآن اللہ کا کلام ہے، اللہ کی گفتگو ہے، اور یہ اللہ کا کلام اور اللہ کی گفتگو خاص پس منظر میں ہوئی ہے. کبھی اہل مکہ کی تکلیفوں سے ایمان والے اور اللہ کے نبی صلی اللہ علیہ وسلم پریشان ہو گئے تو اللہ رب العالمین نے قرآن نازل کر کے نبی صلی اللہ علیہ وسلم کو تسلی دی ہے، اور نبی صلی اللہ علیہ وسلم کو ثابت قدم رہنے کی تلقین کی ہے، عبادتوں کی تلقین کی ہے، اور کامیاب ہونے کی خوشخبری عطا فرمائی ہے. کبھی جنگ کے میدان پر حوصلے بلند کرنے کے لیے اللہ کا کلام نازل ہوا ہے، کبھی مشرکین کو ڈانٹنے اور ان کی توبیخ کے لیے قرآن مجید نازل ہوا ہے، کبھی منافقین کی ذلیل حرکتوں پر ان کو تنبیہ کرنے کے لیے قرآن مجید نازل ہوا ہے، کبھی مشرکین کے مختلف اعتراضات کا جواب دینے کے لیے قرآن مجید نازل ہوتا ہے. قرآن مجید الگ الگ پس منظر میں، الگ الگ حالات، الگ الگ واقعات، الگ الگ سیاق اور کانٹیکسٹ میں نازل ہوا ہے. سیرت کیا ہے؟ قرآن مجید کا سیاق ہے، قرآن کا کانٹیکسٹ ہے. جب تک کہ سیرت کے اس کانٹیکسٹ کو آپ قرآن کے ساتھ نہیں رکھیں گے تب تک آپ قرآن درست طریقے سے نہیں سمجھ سکتے. آپ کو اگر سیرت آپ نے نہیں پڑھی، آپ پڑھیں وضحا واللیل اذا سجا ما ودعک ربک وما قلا، اے اللہ کے نبی، آپ کے رب نے آپ کو چھوڑا نہیں ہے اور آپ سے وہ دور نہیں ہوا ہے. اگر آپ نے وہ پس منظر نہیں سمجھا جس پس منظر میں آیتیں نازل ہوئی، تو آپ اس قرآن کی آیت کا مطلب نہیں سمجھ سکیں گے. آپ آیت پڑھیں گے وزلزلوا زلزالا شدیدا، کہ غزوہ احزاب کے موقع پر مومنوں کو بری طرح سے جھنجھوڑ دیا گیا تھا. غزوہ احزاب کیا تھی؟ کس طرح کے حالات اور واقعات تھے؟ کیا صورت حال تھی جو پیدا ہو گئی تھی اس موقع پر، کہ جس کو اللہ رب العالمین نے شدید ترین آزمائش سے تعبیر کیا ہے؟ اگر وہ واقعہ آپ کو غزوہ عذاب کا نہیں پتا ہے تو آپ نہیں سمجھ سکیں گے کہ ان آیتوں میں ایسی کیا خاص بات ہے. آپ قرآن مجید پڑھیں گے کہ اللہ تعالیٰ نے آپ کے ہاتھ پر بیعت کرنے والے سارے صحابہ کی معافی فرما دی اور سب سے راضی ہو گیا، لیکن وہ بیعت رضوان کیا تھی اور کیسی نازک صورت حال میں کس طرح سے وہ بیعت کی تھی صحابہ نے، اگر اس کو آپ نہیں سمجھیں گے تو آپ اس آیت کی عظمت، اس کی اہمیت کو نہیں سمجھ سکتے. تو قرآن کا سیاق سیرت ہے، قرآن کا شان نزول سیرت ہے، قرآن کا کانٹیکسٹ سیرت ہے. اگر آپ قرآن درست طریقے سے سمجھنا چاہتے ہیں تو لازم ہے کہ آپ اللہ کے نبی صلی اللہ علیہ وسلم کی سیرت کو پڑھیں. جب سیرت کا درست ترین علم آپ کے پاس ہوگا تو آپ قرآن مجید درست طریقے سے سمجھ سکیں گے، ورنہ آپ قرآن مجید درست طریقے سے نہیں سمجھ سکتے. آپ غزوہ بدر کی آیتیں پڑھیں گے، غزوہ احد کی آیتیں پڑھیں گے اور آپ کے کچھ سمجھ میں نہیں آنے والا. اگر آپ وہ جو اللہ کے نبی صلی اللہ علیہ وسلم کی جد و جہد ہے، اللہ کے نبی صلی اللہ علیہ وسلم کا جو جہاد ہے، اللہ کے نبی صلی اللہ علیہ وسلم کی جو سرگرمیاں ہیں، اگر آپ وہ سرگرمیاں نہیں سمجھیں گے، اللہ کے نبی صلی اللہ علیہ وسلم کی جو کشمکش تھی اہل مکہ کے ساتھ، اس کشمکش کو نہیں سمجھیں گے تو آپ قرآن مجید کی ان آیتوں کو نہیں سمجھ پائیں گے جس میں اللہ رب العالمین تسلی دے کر کے نبی سے کہہ رہا ہے کہ اے نبی، اگر آپ تو اتنا زیادہ پریشان ہیں ان لوگوں کو لے کر کے کہ اگر یہ ایمان نہیں لائے تو آپ اپنے آپ کو ہلاک و برباد کر لیں گے. یہ بار بار قرآن مجید کئی مقامات پر نبی صلی اللہ علیہ وسلم کو صبر کرنے کی تلقین کر رہا ہے. اگر آپ کو یہ پتا نہیں ہوگا کہ اہل مکہ نے کیسی کیسی ابتلاءات اور آزمائشوں میں اللہ کے نبی صلی اللہ علیہ وسلم کو مبتلا کیا ہوا تھا، تو آپ کیسے سمجھ پائیں گے کہ بار بار قرآن مجید صبر کرنے کے لیے کیوں کہہ رہا ہے اللہ کے نبی صلی اللہ علیہ وسلم کو. تو بہرحال یہ کچھ مثالیں تھیں کہ آپ جب تک کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کی سیرت کو نہیں سمجھ لیتے ہیں تب تک کہ آپ قرآن مجید درست طریقے سے سمجھنے کے لائق نہیں ہو سکتے ہیں. یہ دوسرا جواب تھا ہمارا. تیسرا جواب، अल्लाह के नबी सल्लम की सीरत पढ़ना इसलिए ज़रूरी है क्योंकि अल्लाह के नबी सल्लम की सीरत अल्लाह के नबी को दिए गए मोजज़ात में से एक मोजज़ा है। अल्लाह के नबी की सीरत अल्लाह के नबी को दिए गए मोजज़ात में से एक मोजज़ा है। जब आप अल्लाह के नबी सल्लम की सीरत पढ़ते हैं तो आपको ये समझ में आता है कि अल्लाह के नबी सल्लम की शख्सियत इतनी बुलंद है और अल्लाह के नबी सल्लम वाकईतन अल्लाह के नबी अल्लाह ताला की तरफ से भेजे गए रसूल और नबी हैं। आपका ईमान पुख्ता हो जाता है अल्लाह के नबी सल्लम की नबूवत पर जब आप अल्लाह के नबी सल्लम की सीरत पढ़ते हैं। तो कई पहलू हैं इस बात की जो मैंने बात की, दावा कि सीरत यह अल्लाह के नबी सल्लम को दिया गया एक मौजज़ा है और सीरत अगर आदमी बगैर किसी तासुब के पढ़ता है तो उसको पता चल जाता है कि अल्लाह के नबी महज़ एक अबकरी शख्सियत नहीं थे बल्कि अल्लाह के नबी सल्लम अल्लाह के भेजे हुए रसूल थे। दुनिया में अबकरी शख्सियतें, इनकलाबी शख्सियतें, दुनिया के अंदर अजीम शख्सियतें बहुत सारी पैदा हुई हैं जिन्होंने दुनिया में तारीख का धारा मोड़ दिया है और दुनिया को बहुत कुछ ऐसा दिया जिससे दुनिया महरूम थी, लेकिन अल्लाह के नबी महज कोई अबकरी शख्सियत नहीं थे, अल्लाह के नबी कोई फ़लसफ़ी नहीं थे, अल्लाह के नबी कोई स्कॉलर नहीं थे महज, बल्कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम अल्लाह की तरफ से भेजे गए रसूल थे। अल्लाह के नबी सल्लम ने जो कुछ दुनिया को दिया वो अल्लाह ताला की वही और अल्लाह ताला की हिदायत की रोशनी में दिया। अल्लाह के नबी सल्लम ज़मीन पर अल्लाह ताला के नुमाइंदे थे और अल्लाह के नबी सल्लम इस ज़मीन पर अल्लाह ताला की तरफ से भेजे गए रसूल और नबी थे। इब्ने हज़म ने एक बड़ी प्यारी बात कही है कि अगर अल्लाह के नबी सल्लम को कोई मौजज़ा ना दिया गया होता तो अल्लाह के नबी सल्लम की सीरत अल्लाह के नबी की रिसालत को साबित करने के लिए काफ़ी मौजज़ा थी। कोई मौजज़ा नहीं मिला होता तो सिर्फ अल्लाह के नबी की सीरत काफ़ी मौजज़ा थी ये साबित करने के लिए कि अल्लाह के नबी सल्लम आम इंसान नहीं है बल्कि अल्लाह की तरफ से भेजे गए रसूल हैं। अल्लाह के नबी महज कोई स्कॉलर या कोई फ़लसफ़ी या कोई इनकलाबी शख्सियत नहीं है बल्कि अल्लाह के नबी सल्लम अल्लाह की वही की रोशनी में इस दुनिया में निज़ाम नाफिज करने वाले रसूल हैं। हाँ, इसलिए आप देखिए अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम जब रिसालत की दावत लेकर के खड़े हुए, तौहीद की दावत लेकर के खड़े हुए, तो अल्लाह के नबी ने अपनी रिसालत की दावत में, अपने रिसाले के दावे में दलील के तौर पे सबसे पहले अपनी सीरत को पेश किया। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने सबसे पहले अपनी सीरत को अपने रिसालत के लिए बतौर सबूत अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने पेश किया। अल्लाह के नबी ने जब लोगों को जमा किया तो अल्लाह के नबी ने क्या फरमाया कि अगर मैं तुमसे कहूं कि पहाड़ के पीछे एक फौज तुम पर हमलावर होने वाली तो तुम क्या कहोगे? तो कहा माजा रब ना अली का इल्ला सिद्का, के मोहम्मद हमने तुझ पर सिवाय सच्चाई के और कोई तजुर्बा नहीं किया है। अल्लाह के नबी सल्लम की बेसत से पहले की जो पाक सीरत थी, अल्लाह के नबी सल्लम की जो अमानतदारी थी, अल्लाह के नबी सल्लम की जो सदाकत थी, अल्लाह के नबी सल्लम ने उस सदाकत को अपनी रिसालत के दावे के लिए बतौर दलील पेश किया। ये सदाकत क्या, यही तो अल्लाह के नबी की सीरत है, यही अल्लाह के नबी की सीरत है। हाँ, अल्लाह के नबी सल्लम स्टेप बाय स्टेप जो जो इकदामात करते रहे और इन इकदामात की रोशनी में सिर्फ 23 साल के अरसे में अल्लाह के नबी सल्लम ने एक कौम की किस्मत तब्दील कर दी। उसका जो है वो ऐसी जाहिल और ऐसी बद्दू कौम जिसके पास कोई तहजीब नहीं थी, कोई सकाफत नहीं थी, कोई कल्चर नहीं था और जो दुनिया की सबसे पसमानदा कौमों में शुमार होती थी, जिनका कोई इत्तेहाद नहीं था, जो जंगो जिदाल में अपने आप को तबाह और बर्बाद कर चुके थे, बल्कि कुरान के बयान में के एतबार से तुम जहन्नम के आग के आखिरी दहाने पर पहुंच चुके थे। अल्लाह के नबी ने 23 साल के अरसे में इस कौम के अंदर वो रूह फूंक दी कि वो मशरिक़ व मगरिब को फतेह करने वाली कौम बन गई। ये महज अल्लाह के नबी सल्लम की तदबीर नहीं थी, अल्लाह की वही की बुनियाद थी, इसकी बुनियाद में अल्लाह के नबी की वही शामिल थी। जब आप सीरत पढ़ते हैं, अरब से पहले का दौर पढ़ते हैं, अरब के बाद का दौर, अल्लाह के नबी की बेसत से पहले का दौर पढ़ते हैं, अल्लाह के नबी की बेसत के बाद का दौर पढ़ते हैं, आपको समझ में आता है कि ये एक नबी ही का काम हो सकता है। ऐसे जब अल्लाह के नबी के सहाबा की सीरत पढ़ते हैं और ऐसे पाकीज़ा किरदार के लोग पढ़ते हैं तो आपको समझ में आता है कि ये किरदार बगैर किसी नबी की तरबियत के वजूद में नहीं आ सकते। ये अबू बकर की सदाकत, ये हज़रत उमर की फकाहत और ये हज़रत उस्मान की सखावत और इज़्ज़त अली की शुजात पढ़ते हैं तो आपको समझ में आता है कि ये नबी की तरबियत का नतीजा था। अब जब अल्लाह के नबी की सीरत पढ़ते हैं और देखते हैं कि अल्लाह के नबी बेसत से पहले अपनी ज़िंदगी के हालात अल्लाह के नबी के क्या थे, अल्लाह के नबी सल्लम लिखना पढ़ना नहीं जानते थे, अल्लाह के नबी सल्लम किसी इल्म वाले माहौल में नहीं रहते थे, अल्लाह के नबी सल्लम उम्मियों के बीच में रहते थे, फिर उम्मियों के बीच میں ایک شخص جو نہ لکھنا جانتا تھا نہ پڑھنا جانتا تھا، وہ قرآن جیسا کلام پیش کر رہا ہے، تو آپ کا یقین مضبوط ہو جاتا ہے کہ یہ کلام اس شخص کا کلام نہیں تھا بلکہ آسمان سے اترنے والی وہی تھی، اور جو حکمتیں اور جو نظام اس نے پیش کیا وہ اس کے اپنے ذہن کا اختراع اور اس کے ذہن کی ایجاد نہیں تھی بلکہ آسمان سے اترنے والی وہی تھی جس نے اسلام کی صورت میں اتنی عظیم شریعت اور اتنا اعلیٰ نظام دنیا کو دیا، جس نظام میں انسان کے انفرادی مسائل کا بھی حل ہے، اس کے اجتماعی مسائل کا بھی حل ہے، اس کے دینی مسائل کا بھی حل ہے، اس کے دنیاوی مسائل کا بھی حل ہے، اس کے خاندان اور سماج کے معاملے میں بھی رہنمائی ہے، اس کی سیاست اور قیادت کے بارے میں بھی رہنمائی ہے، اس کی معیشت اور تجارت کے بارے میں بھی رہنمائی ہے، وہ عقیدے کی بھی اصلاح کرتا ہے، وہ پرانے مذاہب کے ماننے والے لوگوں کے غلط نظریات کی بھی تردید کرتا ہے، وہ ایسی پیشین گوئیاں بھی کر رہا ہے جو بعد میں جا کر کے برحق ثابت ہوتی ہیں، وہ ماضی کے واقعات بھی درست طریقے سے بیان کرتا ہے۔ یہ ساری چیزیں، یہ صداقتیں جو آپ کو قرآن کی ملتی ہیں، قرآن کی صداقت اللہ کے نبی صلی اللہ علیہ وسلم کی سیرت سے ملا کر کے مکمل ہوتی ہیں۔ جب آپ اللہ کے نبی کی سیرت پڑھتے ہیں پھر قرآن پڑھتے ہیں تو آپ کا سمجھ میں آتا ہے کہ قرآن یہ انسان کا کلام نہیں ہے بلکہ آسمان سے اتری ہوئی وحی ہے۔ تو اللہ کے نبی کی سیرت جو ہے وہ اللہ کے نبی کو عطا کیے گئے معجزوں میں سے ایک معجزہ ہے۔ جب آپ اللہ کے نبی کی سیرت پڑھتے ہیں تو اللہ کے نبی صلی اللہ علیہ وسلم کی رسالت پر آپ کا ایمان مضبوط ہو جاتا ہے، اس لیے آپ کو سیرت پڑھنی ہے۔ تو یہ ہو گیا تیسرا جواب ہمارا۔ چوتھا جواب یہ ہے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کی سیرت ہماری زندگی کے راستے پر روشنی کا چراغ ہے۔ جب ہم اللہ کے نبی صلی اللہ علیہ وسلم کی سیرت پڑھتے ہیں تو ہمارے لیے زندگی کا گوشہ گوشہ منور ہو جاتا ہے۔ کسی انسان کو انفرادی طور پر یا کسی قوم کو اجتماعی طور پہ کوئی مسئلہ ایسا پیش نہیں آ سکتا جس کا حل اس کو اللہ کے نبی کی سیرت میں نہ ملے۔ سمجھ رہے ہیں آپ میں کیا کہہ رہا ہوں؟ اللہ کے نبی صلی اللہ علیہ وسلم کی سیرت ہدایت کا چراغ ہے، اللہ کے نبی صلی اللہ علیہ وسلم کی سیرت رہنمائی کا مشعل ہے، اللہ کے نبی صلی اللہ علیہ وسلم کی سیرت گمراہی کے اندھیروں میں ہدایت کا چراغ جلانے والی ہے۔ اللہ کے نبی صلی اللہ علیہ وسلم ہمارے لیے کامل اسوہ اور نمونہ ہیں۔ اللہ رب العالمین نے قرآن مجید کے اندر فرمایا لقد کان لکم فی رسول اللہ اسوۃ حسنہ، تمہارے لیے اللہ کے نبی صلی اللہ علیہ وسلم کی زندگی بہترین نمونہ ہے، تمہارے لیے اللہ کے نبی صلی اللہ علیہ وسلم کی سیرت بہترین نمونہ ہے، اور اللہ کے نبی صلی اللہ علیہ وسلم کی سیرت ہر مسئلے میں ہمارے لیے نمونہ ہے۔ آپ دیکھیے جب قرآن مجید کہہ رہا ہے کہ تمہارے لیے اللہ کے نبی کی زندگی بہترین اسوہ ہے، اس کا مطلب قرآن حکم دے رہا ہے اللہ کے نبی صلی اللہ علیہ وسلم کی سیرت پڑھنے کا۔ اگر اللہ کے نبی کی سیرت نہیں پڑھیں گے تو اسوہ اختیار کہاں سے کریں گے؟ اور اللہ کے نبی ہر پہلو سے ہمارے لیے اسوہ اور نمونہ ہے۔ مذہبی معاملات میں بھی ہمارے لیے اسوہ اور نمونہ ہے، دنیاوی معاملات میں بھی ہمارے لیے اسوہ اور نمونہ ہے، دین کے معاملے میں بھی اللہ کے نبی ہمارے لیے اسوہ اور نمونہ ہے، عقیدے کے معاملے میں بھی اور عمل کے معاملے میں بھی اللہ کے نبی صلی اللہ علیہ وسلم ہمارے لیے اسوہ اور نمونہ ہے۔ وہ چیزیں جن کا تعلق عبادات سے ہیں اس میں بھی اللہ کے نبی ہمارے لیے نمونہ ہے، وہ چیزیں جن کا تعلق معاملات سے اس میں بھی ہمارے لیے نمونہ ہے۔ ہمارا تعلق اللہ سے کیسے ہونا چاہیے؟ ایک بندہ کیسا بندہ ہونا چاہیے؟ اللہ کے نبی سے بڑا متقی، اللہ کے نبی سے بڑا عابد، اللہ کے نبی سے زیادہ محبوب بندہ اس کائنات میں پیدا ہی نہیں ہوا۔ آپ کو اللہ کی بندگی کیسی کرنی ہے؟ اس میں بھی اللہ کے نبی کی زندگی ہمارے لیے اسوہ اور نمونہ ہے۔ نمازیں کیسی پڑھنی جیسی نبی نے پڑھی، روزے ویسے رکھنے جیسے نبی نے رکھے، حج ویسا کرنا جیسا اللہ کے نبی نے کیا، دین اذکار سارے معاملات میں اللہ کے نبی کی زندگی ہمارے لیے اسوہ اور نمونہ ہے۔ پھر زندگی کے معاملات کا جو ایک بہت بڑا دائرہ ہے، ایک شوہر کیسا ہونا چاہیے؟ جیسے اللہ کے نبی شوہر تھے۔ آپ سیرت پڑھیے، آپ کو یہ پتا چلے گا اس کائنات میں نبی سے اچھا شوہر کوئی پیدا ہی نہیں ہوا۔ میرا بلکہ دو میرا ایک موضوع ہے، کبھی آپ کو تفصیل جاننی ہو تو آپ وہ سن سکتے ہیں، میرے خیال سے یوٹیوب پر بھی ہوگا، کہ نبی صلی اللہ علیہ وسلم بحیثیت شوہر کیسے تھے۔ کتنے سارے گوشے اللہ کے نبی کی زندگی ہے، اللہ کے نبی اپنے زندگی کے ہر گوشے اور ہر زاویے میں ہمارے نمونہ ہے۔ شوہر کیسا ہونا چاہیے؟ جیسے اللہ کے نبی شوہر تھے۔ ایک بھائی کیسا ہونا چاہیے؟ جیسے اللہ کے نبی بھائی تھے۔ چھوٹوں کو بڑے کے ساتھ کیسا سلوک کرنا چاہیے؟ اس میں بھی نبی کی زندگی ہمارے لیے اسوہ اور نمونہ ہے۔ بڑوں کو چھوٹے کے ساتھ کیسا سلوک کرنا چاہیے؟ اس میں بھی نبی صلی اللہ علیہ وسلم کی زندگی ہمارے لیے نمونہ ہے۔ ایک مالک کا تعلق اپنے غلام کے ساتھ کیسا ہونا چاہیے؟ اس میں بھی اللہ کے نبی کی زندگی ہمارے لیے اسوہ اور نمونہ ہے۔ اللہ کے نبی صلی اللہ علیہ وسلم ایک امام ہونے کی حیثیت سے بھی ہمارے اسوہ اور نمونہ ہیں، پڑوسی ہونے کی حیثیت سے بھی ہمارے لیے اسوہ اور نمونہ ہیں، ایک عدالت کا قاضی اور جج ہونے کی حیثیت سے بھی ہمارے لیے اسوہ اور نمونہ اللہ کے نبی صلی اللہ علیہ وسلم کی زندگی ہے، ایک فوج کے سپہ سالار ہونے کی حیثیت سے بھی اللہ کے نبی کی زندگی ہمارے لیے اسوہ اور نمونہ ہے، ایک ملک کا حاکم اور ایک ریاست کا حکمراں ہونے کی حیثیت سے بھی اللہ کے نبی کی زندگی ہمارے لیے اسوہ اور نمونہ ہے، ایک بیٹے کا اپنی ماں کے ساتھ کیسے سلوک ہو، ایک بھائی کا اپنی بہن کے ساتھ کیسے سلوک ہو، ہر مرحلے میں زندگی کا کوئی گوشہ ایسا نہیں ہے جس میں انسان کو کوئی مسئلہ درپیش ہو اور سیرت آ کر کے اس کی انگلی پکڑ کر کے اس کو درست راستہ نہ بتاتی ہو۔ ہم کو اگر اپنے مسائل کا حل تلاش کرنا ہے، چاہے وہ زندگی کا کوئی مرحلہ ہو، ہم کو سیرت کا چراغ اپنی زندگی کے راستوں میں جلانا چاہیے۔ سیرت ہم کو زندگی کے ہر مسئلے میں درست ترین راستے کی طرف رہنمائی کرتی ہے۔ تو ہم کو اللہ کے نبی کی سیرت اس لیے پڑھنی ہے کیونکہ اللہ کے نبی صلی اللہ علیہ وسلم کا اسوہ کامل ہے، اللہ کے نبی صلی اللہ علیہ وسلم اسوہ حسنہ ہے ہمارے لیے۔ پانچویں چیز، اللہ کے نبی کی سیرت ہم کو اس لیے پڑھنی چاہیے تاکہ ہم حالات کے جبر سے مایوس نہ ہوں۔ دیکھیے اس وقت ملک کے حالات ایسے ہیں، بہت سارے لوگ مایوسی کی بات کرتے ہیں، جس رخ پر ہمارا ملک جا رہا ہے بعض مرتبہ لوگوں کے دل بیٹھنے لگتے ہیں، لوگ یہ سمجھنے لگتے ہیں کہ ہمارا مستقبل بہت تاریک ہے، ہمارے فیوچر میں اندھیرا ہی اندھیرا ہے، ہماری نسلیں ظلم و جبر کی ایک بھٹی میں جانے والی ہیں۔ لیکن ایمان والا بندہ جب اللہ کے نبی کی سیرت پڑھتا ہے تو اس کو یہ سمجھ میں آتا ہے کہ اللہ رب العالمین بعض مرتبہ انہی مشکل حالات کے اندھیروں سے کامیابی کا سورج نکالتا ہے، اللہ تعالیٰ بعض مرتبہ ایسے ہی مشکل حالات پیدا کر کے خیر کے راستے آسان کرتا ہے۔ بعض مرتبہ ہم کو لگتا ہے کہ حالات انتہائی ناگفتہ بھی ہیں، حالات انتہائی کشیدہ ہیں، لیکن حالات کی کشیدگی سے ہی اللہ رب العالمین خیر کے دروازے کھول دیتا ہے۔ ہم اللہ کے نبی کی سیرت پڑھتے ہیں تو ہم کو یہ سبق ملتا ہے، خاص طور پہ ہجرت کے موقع پہ ہم دیکھتے ہیں ہجرت کیا تھی۔ ہجرت کسی حکمراں کی تاج پوشی کا جشن نہیں تھا، ہجرت کوئی فتح و کامرانی کی داستان نہیں تھی، ہجرت کوئی خوشی کا موقع نہیں تھا۔ ایک نبی جس نے اپنی قوم کو اسلام کے ہر زاویے سے سمجھا لیا ہے، ہر طریقہ اختیار کر لیا ہے اپنی قوم کو ہدایت کا راستہ دکھانے کے لیے، لیکن قوم مان کر نہیں دے رہی، بلکہ قوم اس نبی کی جان کی دشمن ہو گئی ہے، اس کو قتل کرنے کی سازشیں کر رہی ہیں۔ اور جب ایک نبی اپنی ساری کوششیں کر کے آخری مرحلے پر پہنچ جاتا ہے، اب اس نے یہ فیصلہ کیا ہے کہ وہ اپنا گھر بار، اپنے رشتہ دار، اپنا خاندان، اپنی جائیداد اور سب سے بڑا اپنا محبوب وطن، اپنی زمین کی مٹی چھوڑ کر کے وہ ایک اجنبی جگہ پر ہجرت کرے گا، ساری چیزیں چھوڑ کر کے ایک مظلوم نبی اللہ رب العالمین کے حکم سے ہجرت کرتا ہے۔ یعنی اللہ کے نبی کی زندگی میں پیش آنے والا مشکل ترین مرحلہ ہجرت کا مرحلہ تھا، لیکن اللہ تعالیٰ نے اس مشکل ترین مرحلے کو اللہ کے نبی صلی اللہ علیہ وسلم کی کامیابی کی تمہید بنا دیا۔ اللہ کے نبی صلی اللہ علیہ وسلم کے عروج کا جو آغاز ہوا وہ ہجرت سے ہوا۔ اس ہجرت کے واقعے کو خدا آپ دیکھیں، صحابہ کرام اتنا اہمیت دیتے تھے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کی سیرت کا ٹرننگ پوائنٹ وہ ہجرت کا واقعہ تھا، جو کہ انتہائی مشکل ترین حالات میں پیش آیا تھا۔ اس لیے جب صحابہ کرام نے وہ واقعے بات آئی تھی نا کہ کیلنڈر، جب اس کو عنوان دینے کی بات آئی کہ کس واقعے سے ہمارے کیلنڈر کا عنوان ہو اور کون سے واقعے سے ہمارا کیلنڈر شروع ہو، تو صحابہ کرام نے اس بات پر اتفاق کیا کہ ہجرت کا واقعہ سیرت کا سب سے اہم ترین واقعہ ہے، لہٰذا ہمارا کیلنڈر جو ہے وہ ہجری کیلنڈر ہوگا اور اس کو عنوان ہجرت کا دیا جائے گا۔ تو اللہ کے نبی صلی اللہ علیہ وسلم کی سیرت پڑھ کر کے ہم کو یہ پتہ چلتا ہے کہ حالات کے جبر سے ہم کو مایوس نہیں ہونا چاہیے، ظالموں کے ظلم سے ہم کو مایوس نہیں ہونا چاہیے، اللہ تعالیٰ سے امید سچی رکھنی چاہیے کہ اللہ نے جس طرح اپنے نبی کے لیے مشکل ترین حالات سے خیر کے دروازے کھول دیے، انشاءاللہ اس ملک میں ہمارا مستقبل بھی روشن اور تابناک ہے، اس ملک میں ہمارا فیوچر بھی انشاءاللہ برائٹ ہے، اور انشاءاللہ اللہ تعالیٰ انہی مصیبت کے حالات سے اللہ تعالیٰ خیر کا سورج نکالے گا، انہی اندھیروں سے انشاءاللہ وہ کامیابی کا سورج طلوع ہوگا انشاءاللہ. اللہ تعالیٰ سے امید رکھنی چاہیے. اس لیے اللہ کے نبی صلی اللہ علیہ وسلم کو بھی کہا گیا, اللہ رب العالمین نے قرآن مجید میں کہا کہ اللہ کے نبی ہم جو یہ انبیاء کے واقعات آپ کو سناتے ہیں کیوں سناتے ہیں؟ لِنُثَبِّتَ بِهِ فُؤَادَكَ, تاکہ ہم آپ کے دل کو مضبوط کریں, آپ کے دل کو ٹھہراؤ اس کے اندر پیدا کریں, اس لیے آپ کو یہ واقعات سنائے جاتے ہیں. تو مایوسی کے ان حالات میں اللہ کے نبی کی سیرت یہ امید کی کرن ہے. اللہ کے نبی کی سیرت ہم کو اس لیے بھی پڑھنی ہے تاکہ ہم اس امت کو زوال کی پستیوں سے نکال کر کے عروج کے ثریا تک پہنچا سکیں. آج ہم اس بات کا شکوہ کرتے ہیں کہ یہ امت اپنے عروج کا دور بھول چکی ہے. آج یہ سیاسی معاملے میں بھی, دینی معاملے میں بھی, دنیاوی معاملات میں بھی, معاشی معاملات میں بھی پستیوں کی کھائی میں جا کر کے گر چکی ہے. اس کی عظمت کو بحال کرنا ہے, اس کو اس کے عروج پر لے کر کے آنا ہے, اس کو کامیابی سے ہمکنار کرنا ہے. لیکن امت کو پستیوں سے نکال کر کے عروج کے ثریا تک پہنچانے کا طریقہ کیا ہونا چاہیے؟ جتنی زبانیں ہیں اتنے فارمولے ہیں. کوئی کہتا ہے امت میں تعلیم عام کرو, اس سے امت پستیوں سے نکل کر کے عروج تک پہنچ جائے گی. کوئی کہتا ہے کاروبار سکھاؤ, کوئی کہتا ہے سیاست کے میدان میں لے کر کے آؤ, کوئی کہتا ہے عقیدہ درست کرو. مختلف لوگ مختلف طرح کی باتیں کرتے ہیں. ہم یہ کہتے ہیں کہ امت کے عروج کا جو منہج ہونا چاہیے, امت کے انقلاب کا جو طریقہ ہونا چاہیے, اس کے ریوائیول کا جو میتھڈ ہونا چاہیے, وہ میتھڈولوجی کون سی ہے؟ وہ میتھڈ جو اللہ کے نبی صلی اللہ علیہ وسلم کا تھا. اللہ کے نبی کے میتھڈ کو فالو کرو کہ اللہ کے نبی نے ایک دنیا کی پست ترین قوم کے ساتھ کیا معاملہ کیا کہ صرف 23 سال کے عرصے میں وہ لوگ جو بدو تھے, گوار تھے, جاہل تھے, نہ ان کو اٹھنے بیٹھنے کی تمیز تھی, نہ قضاء حاجت کے آداب سے واقف تھے, نہ عبادت کے معاملات سے واقف تھے, جن کے یہاں بچیاں زندہ درگور کر دی جاتی تھیں, جن کی فوج ایسی کمزور تھی کہ ابرہا نے حملہ کیا تو مکہ خالی کر کے چلے گئے, جن کے پاس جو ننگے ہو کر کے کعبہ کا طواف کرتے تھے, جو اپنی بیویوں کو کسی بہادر یا کسی شاعر آدمی کے پاس بھیج دیتے تھے تاکہ اس سے حمل ٹھہر جائے بدکاری کر کے اور بچہ ہم کو کوئی ذہین بچہ مل جائے, جن کے یہاں بےغیرتی کی انتہا تھی. اللہ کے نبی صلی اللہ علیہ وسلم نے 23 سال کے عرصے میں کون سی روح پھونک دی تھی اس قوم کے اندر کہ وہ 23 سال کے عرصے میں ایسی مضبوط قوم بن گئی کہ اس نے بیک وقت اپنے وقت کی دو سپر پاور طاقتوں پہ ایک ساتھ حملہ کر دیا, ایران کو تو تباہ و برباد کر دیا اور روم کے بھی بیشتر اہم ترین علاقوں کو فتح یاب کر لیا. اللہ کے نبی نے کیا کیا تھا اس قوم کے ساتھ؟ وہ کیا منہج تھا؟ وہ کیا میتھڈ تھا؟ وہ انقلاب کی کون سی روح پھونکی تھی؟ وہ تربیت و تعلیم کے کون سے زاویے تھے جو اللہ کے نبی صلی اللہ علیہ وسلم نے اس قوم کو دیے تھے؟ یہ سیکھنے کی ضرورت ہے. یہ امت کے ریوائیول کا میتھڈ کیا ہونا چاہیے, امت کے انقلاب کی داستان انہی صفحات پر لکھی جائے گی جو صفحات اللہ کے نبی صلی اللہ علیہ وسلم کے دیے ہوئے ہیں. امت اسی طریقے سے واپس اپنے عروج کے دور کو حاصل کر سکتی ہے جو طریقہ ہم کو اللہ کے نبی صلی اللہ علیہ وسلم نے دیا تھا. اللہ کے نبی صلی اللہ علیہ وسلم کے طریقے کو چھوڑ کر کے یہ امت کبھی بھی بیدار نہیں ہو سکتی, یہ امت کبھی کامیاب نہیں ہو سکتی, یہ اپنے عروج کو نہیں پا سکتی اللہ کے نبی صلی اللہ علیہ وسلم کے راستے کو چھوڑ کر کے. وہ راستہ کون سا جس پر اللہ کے نبی صلی اللہ علیہ وسلم نے چلایا تھا؟ اس امت اور اس قوم کو اس راستے کو سمجھنے کی ضرورت ہے, اور اس راستے کو سمجھنے اور جاننے کے لیے ہم کو اللہ کے نبی کی سیرت پڑھنی چاہیے. اللہ کے نبی صلی اللہ علیہ وسلم کی سیرت اور کیوں پڑھنی ہے؟ اللہ کے نبی صلی اللہ علیہ وسلم کی سیرت پڑھنے کا ساتویں وجہ اللہ کے نبی صلی اللہ علیہ وسلم کی سیرت پڑھنے کی ہے کہ اللہ کے نبی کی سیرت پڑھنی ہے تاکہ ہم اللہ کے نبی صلی اللہ علیہ وسلم کا دفاع کر سکیں. اللہ کے نبی صلی اللہ علیہ وسلم, آج کا دور ہمارے لیے اس حیثیت سے بہت آشوبناک اور بہت تکلیف دہ اور بہت اذیت دہ دور ہے کہ آج کے دور میں ہمارے پیارے نبی, ہماری جان سے زیادہ ہمارے محبوب نبی, آپ پر ہمارے ماں باپ قربان ہوں, ہماری جان و مال قربان ہو, ہمارے پیارے نبی کی عزتوں پر ہمارے نبی کے دشمن حملہ کر رہے ہیں. کہیں اللہ کے نبی صلی اللہ علیہ وسلم کا کارٹون بنایا جا رہا ہے, کہیں اللہ کے نبی صلی اللہ علیہ وسلم کو دہشت گرد اور ٹیررسٹ ثابت کرنے کے لیے کتابوں پر کتابیں لکھی جا رہی ہیں, کہیں اللہ کے نبی صلی اللہ علیہ وسلم کو شہوت پرست اور عورتوں کا رسیہ قرار دیا جا رہا ہے. ہمارے جگر جو ہے وہ خون آلود ہو جاتے ہیں, ہمارا دل زخمی ہو جاتا ہے جب ہم اللہ کے نبی صلی اللہ علیہ وسلم پر ایسے الزامات سنتے ہیں. ہمارا دل خون کے آنسو روتا ہے جب ہم کہیں پر سنتے ہیں کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کا کارٹون بنایا گیا, اللہ کے نبی صلی اللہ علیہ وسلم کی عزت پر رقیق حملے کیے گئے، اللہ کے نبی صلی اللہ علیہ وسلم کو نوز باللہ کسی غلط لفظ سے یاد کیا گیا، ہماری روح چھلنی ہو جاتی ہے، ہماری روح زخمی ہو جاتی ہے، ہمارا دل زخمی ہو جاتا ہے جب ہم اللہ کے نبی کے بارے میں ایسی بات پڑھتے ہیں، ہم غصے میں ہماری حالت یہ ہوتی ہے، ہم نے دیکھا نا آزاد میدان میں جب اللہ کے نبی صلی اللہ علیہ وسلم پر کارٹون بنانے پر جب احتجاجی ریلیاں ہوئی، لوگ بے تحاشا گالیاں دے رہے ہیں، سڑکوں پر پتلے جلائے جا رہے ہیں، امریکہ کے جھنڈے جلائے جا رہے ہیں، نعرے لگائے جا رہے ہیں، بلا شبہ اللہ کے نبی صلی اللہ علیہ وسلم کی محبت ہے تو ایک ایمان والا بندہ تڑپ کر کے رہ جاتا ہے جب اپنے نبی کے بارے میں کوئی گستاخانہ کلمہ سنتا ہے، کوئی گستاخانہ بات سنتا ہے، لیکن ہم اگر اللہ کے نبی صلی اللہ علیہ وسلم کی سیرت پر، اللہ کے نبی صلی اللہ علیہ وسلم کی عزتوں کا دفاع کرنا چاہتے ہیں تو کیا محض گالیاں دینے سے نبی کی عزت کا دفاع ہو جائے گا؟ جھنڈے جلا لینے سے اللہ کے نبی کی عزت کا دفاع ہو جائے گا؟ اور پتلی جلا لینے سے اللہ کے نبی کی عزت کا دفاع ہو جائے گا؟ گالیاں دے دینے سے اللہ کے نبی کی عزت کا دفاع ہو جائے گا؟ ہم لاکھوں کی تعداد آزاد میدان میں جمع تو کر سکتے ہیں احتجاجات کے لیے، میں اس کا انکار بھی نہیں کر رہا کہ احتجاج نہیں ہونا چاہیے، پولیٹیکل دباؤ نہیں ملکوں پہ پڑنا چاہیے اور اپنے غم اور غصے کا اظہار نہیں ہونا چاہیے، میں اس کا انکار نہیں کر رہا، اپنے غم اور غصے کا اظہار جمہوری طریقے سے ہونا بھی چاہیے، اس جمہوری ملک میں اس جمہوریت نے ہم کو اپنے آواز اٹھانے کی اور اپنی بات رکھنے کے جو جمہوری طریقے دی ہیں احتجاجات کے، ان احتجاجات سے ہمارا پیغام حکومت تک کے، عوام تک کے، انٹرنیشنل میڈیا تک پہنچنا چاہیے، اس کا میں انکار نہیں کر رہا، لیکن کیا اللہ کے نبی صلی اللہ علیہ وسلم کی عزت کے دفاع کے لیے گالی دے لینے اور جھنڈے جلا لینے اور پتلے جلا لینے اور ایم بی سی کے سامنے احتجاجات کر لینے سے کیا اللہ کے نبی کے دفاع کا ادا ہو جائے گا؟ لاکھوں کا مجمع ہم جمع تو کر سکتے ہیں، لیکن ان لاکھوں کے مجمع میں اگر ہم یہ کہیں کہ علم کے ساتھ، شعور کے ساتھ، دلیل کے ساتھ، بصیرت کے ساتھ، کتنے لوگ ایسے ہیں جو اللہ کے نبی صلی اللہ علیہ وسلم کی سیرت پر ہونے والے حملوں کا جواب دے سکیں کہ نہیں ہمارے نبی ٹیررسٹ نہیں تھے، دہشت گرد نہیں تھے، وہ تو نبی یہ رحمت تھے، انہوں نے جو جنگیں کی ان جنگوں کا پس منظر کیا ہے، ان کی حکمتیں کیا ہے، وہ جنگیں ضروری کیوں تھیں، ان جنگوں کو دہشت گردی کیوں نہیں قرار دیا جا سکتا؟ اگر علم، شعور، حکمت اور دلیل کی روشنی میں یہ سوال کیا جائے تو ان لاکھوں کے مجمع میں کتنے لوگ ہیں جو جواب دے سکتے ہیں اور کیوں جواب دے سکتے ہیں؟ اگر نبی صلی اللہ علیہ وسلم کی سیرت نہیں پڑھی ہے تو پتلے جلا لینے سے نبی کی عزت کا دفاع نہیں ہو پائے گا، ہم کو اللہ کے نبی صلی اللہ علیہ وسلم کی سیرت کا درست ترین علم حاصل کرنا ضروری ہے، تب ہم اللہ کے نبی کی سیرت کا دفاع کر سکیں گے، بڑی بڑی باتیں ہم کر سکتے ہیں، کتنے لوگ ہم میں سے ایسے، ہم لاکھوں لوگ جمع کر لیتے ہیں، اگر کوئی کہے کہ عورتیں اللہ کے نبی صلی اللہ علیہ وسلم عورتوں کی شوقین اور رشیہ اور نوز باللہ شہوت پرست تھے، کتنے لوگ ہم میں سے ایسے ہیں جو سیرت کے مطالعے کی روشنی میں دلائل کے ساتھ یہ ثابت کر سکیں کہ اللہ کے نبی صلی اللہ علیہ وسلم نے یہ شادیاں کیوں کی تھیں اور ان شادیوں کا انسانی فطرت سے اور انسانی مزاج سے کیا تعلق ہے؟ کتنے لوگ دلیل اور علم کی روشنی میں ان لوگوں کا جواب دے سکتے ہیں؟ صرف گالیاں دینے سے نبی کا دفاع نہیں ہو سکتا، آج ضرورت ہے اس بات کی کہ ہم اللہ کے نبی کی عزت کا دفاع کریں، اللہ کی قسم اس سے بڑی سعادت کی اور کیا بات ہو سکتی ہے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم ہم کو وہ دور تو نہیں ملا نا کہ جنگ میں شریک ہوں اور ہر طرف سے اللہ کے نبی صلی اللہ علیہ وسلم پر تیر برس رہے ہوں اور ہم صحابی کی طرح اپنا سینہ کھول کر کے اللہ کے نبی کے سامنے کھڑے ہو جائیں کہ اللہ کے نبی آپ ہمارے پیچھے چھپ جائیے اور یہ تیر جو ہے وہ پہلے ہمارے سینوں کو چاک کریں گے پھر یہ آپ تک پہنچیں گے، جب تک ہماری جان میں جان اللہ کے نبی صلی اللہ علیہ وسلم آپ پر ایک آج کسی دشمن کی نہیں آنے دیں گے، آج ہم اللہ کے نبی کے ساتھ ان جنگوں میں تو شریک نہیں ہو سکتے جو فزیکل جنگیں ہوئی تھیں، لیکن آج بھی اللہ کے نبی صلی اللہ علیہ وسلم کے ساتھ ایک جنگ لڑی جا رہی ہے، ایک انٹیلیکچوئل جنگ، ایک علمی جنگ، ایک ذہنی جنگ، ایک فکری جنگ، اور اس فکری جنگ میں تقاضا اس بات کا ہے کہ مسلمان اپنے علم کے ڈھال کے ساتھ، اپنے علم کے تیر و کمان کے ساتھ، اپنے فکر کی تلوار کے ساتھ کھڑا ہو اور دشمنوں کے سارے دلائل کا تہو تیغ کرے اور اللہ کے نبی صلی اللہ علیہ وسلم کی عزت کا دفاع کرے۔ اگر آپ نے سیرت نہیں پڑھی تو آپ کیا اللہ کے نبی صلی اللہ علیہ وسلم کی عزت کا دفاع کریں گے؟ کیسے اللہ کے نبی کی عزت کا دفاع کریں گے؟ کیسے مخالفین کو جواب دیں گے؟ ہم نے رسالت کا کلمہ تو پڑھ لیا لیکن اللہ کے نبی صلی اللہ علیہ وسلم پر ایمان لانے کا یہ تقاضا ہے، وَتُعَزِّرُوهُ وَتُوَقِّرُوهُ، اللہ کے نبی صلی اللہ علیہ وسلم کی مدد کرو، اللہ کے نبی صلی اللہ علیہ وسلم کی نصرت کرو، اللہ کے نبی کا دفاع کرو، اللہ کے نبی کی تعظیم کرو، یہ حق ہے اللہ کے نبی صلی اللہ علیہ وسلم پر ایمان لانے کا، اور یہ حق ادا کرنا ہے تو ہم کو اللہ کے نبی صلی اللہ علیہ وسلم کی سیرت پڑھنی پڑے گی۔ تو یہ ہو گیا ہمارے اس سوال کا کہ اللہ کے نبی کی سیرت کیوں پڑھنی ہے، اس کا ساتواں جواب، इसका आठवां जवाब अल्लाह के नबी सल्लम की सीरत क्यों पढ़नी है, इसका आठवां जवाब यह है कि हमको अल्लाह के नबी सल्लम की सीरत पढ़नी है ताकि हम सहाबा की अजमत से वाकिफ हो सकें। सहाबा का मकाम कितना बुलंद है, उनका मर्तबा कितना बुलंद है, यह आप कब समझ सकेंगे, जब आप अल्लाह के नबी की सीरत पढ़ें। क्योंकि नबी की सीरत एक अकेले शख्स की सीरत नहीं है, एक दौर की सीरत है, एक कौम की सीरत है। जब आप अल्लाह के नबी की सीरत पढ़ते हैं तो अल्लाह के नबी के साथ पैरेलल तरीके से आप अल्लाह के नबी के सहाबा की सीरत पढ़ते हैं। जब नबी की सीरत पढ़ते हैं तो अबू बकर की सदाकत की सीरत पढ़ते हैं, हजरत उमर रजी अल्लाह तआला अन्हो की फकाहत बसीरत और उनके अजमत जहानत की सीरत आप पढ़ते हैं। आप जब अल्लाह के नबी की सीरत पढ़ते हैं तो हजरत उस्मान की सखावत की सीरत पढ़ते हैं, उनकी हया की सीरत पढ़ते हैं। आप जब अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की सीरत पढ़ते हैं तो आप हजरत अली की वफादारी की सीरत पढ़ते हैं, उनकी शुजात की सीरत पढ़ते हैं। अब जब अल्लाह के नबी की सीरत पढ़ते हैं तो आप मुहाजिरीन की कुर्बानियाँ पढ़ते हैं, आप अनसार की कुर्बानियाँ पढ़ते हैं, आप साहबे कराम की एक एक शख्सियतें, यानी अल्लाह के नबी की सीरत की तकमील तो साहबा की सीरत से होती है। ये साहबा कोई आम लोग तो नहीं थे, ये साहबा एक उम्मती होने की हैसियत से हमारे लिए उस्मा है। हमको वैसा उम्मती बनने का हुक्म दिया गया जैसा अल्लाह के नबी के साहबा उम्मती थे, हमको उनके ईमान की तरह ईमान लाने का हुक्म दिया गया है। फरमाएगा फईना मनो बिमिसली आमन तुम भी फकद ही तदो, तुम अगर जैसा अल्लाह के नबी के साहबा ईमान लाए वैसा ईमान लाओगे तो तुम हिदायत पर हो। तो नबी की सहाबा की अजमत को समझने के लिए भी अल्लाह के नबी की सीरत पढ़ना जरूरी है। जब नबी की सीरत पढ़ते हैं तो हमारा ईमान ताज़ा होता है, सहाबा की अजमतें हमको समझ में आती हैं। जब ग़ज़वे बद्र में सहाबे किराम की शुजातों का और बहादुरी का किस्सा सुनते हैं और अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम पर जानिसारी का कैसा उनका जज्बा था और कैसे वो बेसरो सामानी की हालत में अल्लाह ताला के वादे पर उनका भरोसा था, वो सारी चीज़ें अब कब पढ़ेंगे, जब आप अल्लाह के नबी की सीरत पढ़ेंगे। तो उनकी शुजात, उनकी सखावत, उनकी फकाहत, उनकी नबी सल्लम के लिए वफादारी, नबी सल्लम के लिए जानिसारी, नबी सल्लम के लिए फिदाकारी, ये सारी चीज़ें कहाँ मिलेंगी? ये नबी सल्लल्लाहु अलैहि वसल्लम के सहाबा की सीरत में हमको मिलेंगी। तो हम जो है जब सहाबा नबी की सीरत पढ़ते हैं, नौवां हमारा जो है आठवां जवाब था कि हम जब नबी की सीरत पढ़ते हैं तो हमको सहाबा की अजमत का इल्म होता है। दसवां जवाब हमारा, नौवां जवाब हमारा यह है कि हम जब नबी सल्लम की सीरत पढ़ते हैं तो हम एक तरह से सहाबा के उसवा को फॉलो कर रहे होते हैं। अल्लाह के नबी सल्लम के सहाबा का ये तरीका था कि वो एक सहाबी, बल्कि गालिबन हुसैन इब्ने अली रजी अल्लाह तआला अन्हु के बारे में आता है, वो कहते हैं कि कुन्ना नुअल्लिमु मगाज़ियन नबी सल्लम व सरायाहु कमा नुअल्लिमु सूरा मिनल कुरआन, कि हम अपने बच्चों को अल्लाह के नबी सल्लम की मगाजी यानी अल्लाह के नबी के गजबे और अल्लाह के नबी की जंगे ऐसे पढ़ाते थे जैसे कि कुरान पढ़ाते थे, कुरान की तरह सीरत पढ़ाते थे। ये मुसलमानों का जो निसाब होना चाहिए आज के दौर में ना, उस निसाब की ये दो बुनियादी मजामीन है, एक कुरान और दूसरा अल्लाह के नबी सल्लम की सीरत। इन दो चीज़ों, ये सबसे पहले एक मुसलमान बच्चे को पढ़ाना है नबी सल्लम की सीरत और कुरान, यहाँ से शुरुआत होती है हमारे, यानी अकीदा तो है अव्वल नंबर पे, अकीदे के बाद कुरान और अल्लाह के नबी सल्लम की सीरत। तो ये एक सहाबा का तरीका है। एक आखिरी बात, दसवीं बात बोल करके मैं बात ख़त्म करूंगा, नबी सल्लम की सीरत इसलिए पढ़ानी है ताकि एक दाई को दावत का दुरुस्त मनहज समझ में आए। एक दाई के लिए तो बहुत लाजिम है कि वो नबी सल्लम की सीरत पढ़े, ख़ास तौर पर अल्लाह के नबी सल्लम की ज़िंदगी का जो दावती पहलू है उसको समझने के लिए। और दावत एक दाई के लिए तो अल्लाह के नबी सल्लम की सीरत उतनी ही ज़रूरी जितना गाड़ी चलने के लिए पेट्रोल की ज़रूरत होती है ना, वैसे दाई के लिए अल्लाह के रसूल सल्लम की सीरत से उसको एनर्जी मिलती है, अल्लाह के नबी सल्लम की सीरत से उसको पावर मिलता है। यानी एक ईमान वाला बंदा जो दाई होता है ना, वो नबी की ज़िंदगी जी रहा होता है। उसकी ज़िंदगी में भी कुछ मुशरिकीन मक्का होते हैं, उसकी ज़िंदगी में भी कुछ मुनाफिकीन होते हैं, उसकी ज़िंदगी में भी कोई अब्दुल्लाह इब्ने उबई होता है, उसकी ज़िंदगी में भी उसके रफ़काए कार होते हैं, कोई उसके लिए अबू बकर होता है, कोई उसके लिए उमर होता है, कोई उसके लिए उस्मान होता है, कोई उसके लिए अली होता है। उसको भी वो कशमकश बातिल के साथ दरपेश होती है जो अल्लाह के नबी सल्लम को अपने ज़माने की बातिल के साथ दरपेश थी। तो उसको भी वो मेथड पता होना चाहिए कि बातिल के साथ कैसे मुकाबला करना है, अलग अलग मिजाज के अलग अलग लोग हैं उनके साथ कैसे डील करना है। देखिए अल्लाह के नबी सल्लम की सीरत बहुत डायनेमिक है, अल्लाह के नबी सल्लम की सीरत बहुत, उसके बहुत पहलू हैं। देखिए अल्लाह के नबी 23 साल की ज़िंदगी में अपने माशरे के हर तबके के साथ इंटरेक्ट किया है, अल्लाह के नबी सल्लम ने बूढ़ों को भी मुखातब किया, जवानों को भी मुखातब किया, औरतों के लिए भी हिदायतें छोड़ी, बच्चों के लिए भी हिदायतें छोड़ी, मर्दों के लिए भी हिदायतें छोड़ी। अल्लाह के नबी ने किसी भी तबके को मायूस नहीं किया। छोटे से अरसे में अल्लाह के नबी सल्लम ने कैसे अपना, इसको मैं खास लफ्ज कहता हूँ, अल्लाह के नबी का जो दावती मैनेजमेंट था ना, यानी अल्लाह के नबी हर मुसलमान के साथ पर्सनली अल्लाह के नबी सल्लम ने इंटरेक्ट नहीं किया, हर जितने लोग अल्लाह के नबी के जमाने में ईमान लाए सबको डायरेक्ट अल्लाह के नबी ने दावत नहीं दी, लेकिन अल्लाह के नबी ने दावत के उस तहरीक को मैनेज बहुत जबरदस्त तरीके से किया। औरतों का एक अलग शोबा बना दिया, उसकी सरबराही उम्महातुल मोमिनीन के हाथ में दे दी, अजवाजे मुतहरात का खास स्टेटस था ना, लस्तुन्ना कहदी मिनन निसा, तुम और औरतों की तरह नहीं हो, तुमको अल्लाह ताला ने खास जो लेडीज विंग थी अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के जमाने की उनके लिए चुना था औरतों को, वो एक अलग शोबा औरतों का काम कर रहा था। मालियात का शोबा अलग था, हजरत उस्मान हजरत अब्दुर्रहमान इब्ने औफ बड़े अहम शख्सियतें थी जो मालियात का शोबा देख रही थी। अल्लाह के नबी सल्लम का बहुत एक जिंदगी में किसी भी तहरीक को कामयाब होने के लिए माल का बहुत अहम रोल होता है। कुरान मजीद में इसलिए नमाज के बाद सबसे ज्यादा ज़कात का जिक्र आया है, नमाज के फौरन बाद ज़कात का जिक्र आता है। मालियात के शोबे को अल्लाह के नबी ने कैसे मैनेज किया, जंगों में जो गनीमत का माल आ रहा था ज़कात कैसे अल्लाह के नबी सल्लम ने मैनेज की, कैसे उसको तहरीक को कामयाब करने के लिए दुरुस्त तरीन रास्ते पर लगाया। इल्मी शोबा अल्लाह के नबी सल्लम का अलग था, दीन जो नाजिल हो रहा था उसको महफूज करने के लिए अलग इंतजाम थे, असाबे सुफ़ा की जमात थी कुरान पढ़ने वाली, अल्लाह के नबी की हदीसों को लिखने वाली, अल्लाह के नबी का एक एक फेल एक एक कॉल अल्लाह के नबी सल्लम की एक एक बात रिकॉर्ड में आ रही थी, क्योंकि ये दीन सिर्फ अल्लाह के नबी के ज़माने तक नहीं रहने वाला था बल्कि आगे के ज़माने में लोगों के लिए उसवा बनने वाला था, तो आगे के ज़माने के लोगों के लिए उसवा बन सके लिहाजा एक एक चीज़ रिकॉर्ड में आ रही थी, उसके लिए एक अलग इल्मी शोबा अल्लाह के नबी ने कायम करके रखा हुआ था। फिर जंगें हो रही थी उसके लिए अल्लाह के नबी के अलग अलग सिपह सालार थे जो जंगों में अल्लाह के नबी सल्लम का ताउन कर रहे थे, कुर्रा अलग थे, दाई अलग थे, कौमों में जा करके काम करने वाले अलग थे, एक अलग शोबा था जो खारिजा जिसको हम कहते हैं वजारत खारजा, एक्सटर्नल अफेयर्स की जो मिनिस्ट्री थी, कौन से बादशाह को क्या खत लिखना है उसके लिए अल्लाह के नबी का एक अलग शोबा था। इतना डायनेमिक अंदाज दावत का, एक एक प्रोग्रेसिव अल्लाह के नबी सल्लम की सोच थी। अल्लाह के नबी सल्लम जो है वो कोई ऐसा नहीं था कि एक मामले में जब जुमूत के शिकार थे, प्रोग्रेसिव सोच थी अल्लाह के नबी की। अल्लाह के नबी ने बादशाहों को खत लिखना शुरू किया तो सहाबे कराम ने कहा कि अल्लाह के नबी ये जो आप खत लिख रहे हैं, बादशाहों के बाद जब कोई खत जाता है तो उसके ऊपर मोहर लगी हुई होती है, तो आपके खत को रिकॉग्नाइज नहीं करेंगे वो लोग और उसको यकीनी और असली खत नहीं समझेंगे जब तक उस पर आपकी मोहर ना लगी हुई। तो अल्लाह के नबी ने मोहर बनवाई, यानी अल्लाह के नबी सल्लम दीन के मामलात में तो वही से रोशनी ले ही रहे थे लेकिन दुनिया के मामलात में दुनिया के मसाइल को भी समझ करके उनके साथ भी डील कर रहे थे अल्लाह के नबी सल्लम। तो ये जो सीरत का ये पहलू है, खास तौर पे दावत का पहलू, कि अल्लाह के नबी ने एक दावत की तहरीक को कैसे मैनेज किया, उसको लीड कैसे किया, बल्कि मैनेज ही नहीं उसको लीड किया अल्लाह के नबी ने, उसकी सरबराही कैसे की अल्लाह के नबी ने। एक दाई के लिए तो लाजिम है कि वो अल्लाह के नबी सल्लम की सीरत पढ़े, बगैर नबी की सीरत पढ़े हुए कैसे कोई दाई हो जाए, ऐसा हो सकता है, हो ही नहीं सकता है वो। तो ये सारी सीरत का ये हमारा 10वां जवाब था। बहुत सारी बातें हो सकती लेकिन वक्त भी मेरे पास कम है, तो ये 10 जो हैं ये जवाबात थे मेरे कि अल्लाह के नबी की सीरत हमको क्यों पढ़नी है, अल्लाह के नबी की सीरत इन 10 वजूहात की बुनियाद पर हमको पढ़नी है। तो ये बहुत अफसोस की बात है, मैं बहुत इस पर, यानी हमारे बच्चे जो हैं उनको आप दुनिया के खुराफात उनको मालूम कर लें, वो आपको एक एक मैच के स्कोर आपको बता देंगे, वो आपको एक एक क्रिकेटर के रिकॉर्ड बता देंगे, और वो जो है पहलवानी करने वाले WWE और WWF में आने वाले एक एक खिलाड़ी का वजन और उसके मेडल्स आपको गिनवा देंगे, और एक एक मोबाइल के स्पेसिफिकेशन आपको बता देंगे, वो शेयर मार्केट के हालात आपको बता देंगे, वो अदाकाराओं के बाप और बच्चों के नाम आपको बता देंगे, सिलसिले नसब उनका बयान कर देंगे। नबी सल्लम की सीरत का कितना इल्म है हमारे बच्चों को, मक्की मदनी अदवार का कितना इल्म है, अल्लाह के नबी सल्लम के गजवात का कितना इल्म है, अल्लाह के नबी की सीरत से कितना हमारे बच्चे वाकिफ़ हैं, हम खुद कितना वाकिफ़ हैं। बच्चों को तो, बच्चे तो उस वक्त वाकिफ़ होंगे जब हम खुद वाकिफ़ होंगे ना, हमें से कितने लोग हैं जिन्होंने रहीकुल मखतूम ज़िंदगी में एक मरतबा पढ़ी हो। हाँ, इसलिए मैं आपसे, अब तो इस तरह की का मामला है नहीं कि मैं आपसे वादा लूँ, लेकिन मैं आपको वास्ता देता हूँ कि कम अज़ कम, यानी इस रहीकुल मखतूम जामे और मुख्तसर किताब है सीरत की, तवील किताब नहीं है। सीरत तो बहुत बड़ी चीज़ है, सीरत बहुत अजीम चीज़ है। रहीकुल मखतूम की खासियत यह है कि वो बहुत मुख्तसर होने के बावजूद जामे है, और आपको पता ही हमारे लिए बहुत शर्फ की बात है, हमारे लिए बहुत इम्तियाज की बात है कि ये किताब हमारे हिंदुस्तान के एक आलिम ने लिखी जिसने कभी अरब की शक्ल तक नहीं देखी थी, अरबी में लिखी, और आलमी सतह पर जब सीरत की किताबों का मुकाबला हुआ और सैकड़ों किताबें सीरत पर लिखी गईं, तो उन सैकड़ों किताबों में जिस किताब को सीरत की सबसे आला तरीन किताब तस्लीम किया गया वो अर्रहीकुल मख्तूम थी। मुतासिब लोग, दारुल उलूम देवबंद का वो फतवा हमारे यहाँ सोशल मीडिया पे गर्दिश कर रहा है कि अर्रहीकुल मख्तूम को नौज़ बिल्ला उन्होंने सतही मकाला लिखा है तासुब की वजह से, वरना अर्रहीकुल मख्तूम हमारे लिए तो हमको तो खुश होना चाहिए, हर हिंदुस्तानी को खुश होना चाहिए कि भाई हमारे हिंदुस्तान के एक आलिम ने एक ऐसी किताब लिखी अरबी में सीरत की जिसको अव्वल इनाम दिया गया दुनिया भर की सीरत की लिखी गई किताबों में। तो कम अज कम आप मुझसे वादा करें आप अर्रहीकुल मख्तूम एक मरतबा पढ़ें। ऐसी ऐसी किताब है, आपको उर्दू में भी दस्तियाब होगी, आपको अरबी में भी दस्तियाब हो जाएगी, आपको इंग्लिश में भी दस्तियाब हो जाएगी आप पढ़ना चाहें। और मेरे ख्याल से पता नहीं किसी ने काम किया है कि नहीं किया, वरना एक काम ये भी करने का, इसको ऑडियो बुक की शक्ल में भी लॉन्च करना चाहिए कि अगर कोई, बहुत सारे लोग होते हैं पढ़ने से दिलचस्पी नहीं रखते, सुनने से दिलचस्पी रखते हैं, तो सुनना चाहें तो आप सुन सकें उसको। और अगर अर्रहीकुल मख्तूम की ऑडियो बुक आपको नहीं मिलती है तो सीरत के बहुत सारे लेक्चर आपको मिल जाएंगे, मुस्तनद उलमा के लेक्चर सुनिए। हाँ, यहाँ पे हमारे यहाँ यूट्यूब पर बहुत सारे ब्रदर्स भी हैं जो सीरत के लेक्चर देते हैं, यहाँ वहाँ की बातें बगैर तहकीक के बयान करते हैं। मुस्तनद उलमा के लेक्चर आपको मेरे ख्याल से शेख मकसूदुल हसन फैजी का सीरीज आपको मिल जाएगी अल्लाह के नबी की सीरत पर, वो आप सुनिए। तो कम अज कम अल्लाह के नबी की सीरत का बुनियादी, और फिर आप जब सीरत एक ऐसा मौजू है ना, मैं कभी कभी इस बात पर अफसोस करता हूँ कि बहुत सारे मौजूआत पर बोलने की वजह से मैं सीरत पर मुस्तकिल नहीं बोल पाता हूँ। अलग अलग अजबात पर मैंने बाज़ एक बयानात दिए जो हमारे अहबाब मजगांव के हैं उनके सामने भी बयानात हुए। सीरत एक ऐसा मौजू है कि जब आप, मतलब आप सीरत पढ़ना और सीरत सुनना शुरू करते हैं फिर आपको दुनिया की किसी मौजू में दिलचस्पी बाकी नहीं रह जाती, ऐसा खूबसूरत मौजू है वो। यानी आप अपनी सुबह शाम को महसूस करते हैं कि आप अल्लाह के नबी के साथ उठ बैठ रहे हैं, अल्लाह के नबी के साथ जिंदगी गुजारने का एक एहसास सीरत पढ़ने से होता है। तो मैं आप लोगों से चाहता हूं कि आप अहद करें कि इंशाअल्लाह एक मरतबा अर्रहीकुल मख्तूम आप ख़त्म करेंगे, खुद पढ़ेंगे, अपने घर वालों के सामने पढ़ें, बच्चों को अपने सुनाएं। हाँ, यहाँ वहाँ के किस्से कहानियाँ, हाँ दादी अम्मा कहती हैं चांद पे परियां रहती हैं, ये सब सुनाने के बजाय अपने बच्चों को नबी सल्लल्लाहु अलैहि वसल्लम की सीरत के वाक़यात सुनाएं, नबी सल्लल्लाहु अलैहि वसल्लम की ज़िंदगी के वाक़यात सुनाएं, ताकि उनके दिल में अभी से अल्लाह के नबी की मोहब्बत बेदार हो। नबी की मोहब्बत हमारा सबसे बड़ा सरमाया है, हम ईमान वालों की बात तो सबसे कीमती चीज़ है वो अपने प्यारे नबी की मोहब्बत है। ये मोहब्बत बाकी रहे, ये मोहब्बत जिंदा रहे, ये मोहब्बत बढ़ती रहे, ये मोहब्बत कायम रहे, इसके लिए ज़रूरी है कि हम अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की सीरत पढ़ें। तो इन्हीं बातों पे मैं अपनी बात ख़त्म करता हूँ, वक्त मैंने आज ज़्यादा ले लिया और ज़रा सा तकनीकी वजूहात की वजह से दर्स भी जो है वो ताखिर से शुरू हुआ, इसके लिए आपसे माजरत है। अल्लाह ताला हम सबको दीन का सही फहम अता फरमाए, जब तक जिंदा रखे ईमान और इस्लाम पर जिंदा रखे, खात्मा हो तो जबान से निकलने वाला कलिमा शहादत का कलिमा हो। अकुलु कौली हाज़ा व अस्तग़फिरुल्लाह ली व लकुम व लिसाइरिल मुस्लिमीन व अस्तग़फिरूहु इन्नहुल गफूरुर रहीम व आखिरु दावाना अनिल हम्दुलिल्लाहि रब्बिल आलमीन। वस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।